सत्र का बयान। इससे मुराद वह लिबास है जो नमाज के वक्त इख्तियार किया जाता है, जिसे फुकहा नमाज में सत्र का बयान के नाम से मौसूम करते हैं। फुकहा की एक जमात का ख्याल है कि नमाज में जो आज़ा छुपाने हैं, ये वही आज़ा हैं जिन्हें आमतौर पर दूसरों की नज़रों से छुपाया जाता है, यानी जिसे आम शरई इस्तिलाह में सत्र कहा जाता है। चुनांचे उन्होंने नमाज में सत्र की हदूद दर्ज ज़ेल आयत से ली हैं। इरशादे बारी ताला है, वला युबदीन ज़ीनतहुन्न इल्ला मा ज़हर मिन्हा वलयदरिबन बिखुमुरिहिन्न अला जुयूबिहिन्न, यानी औरतें अपनी जीनत जाहिर न करें मगर जो खुद ब खुद जाहिर हो जाए, और वह अपने दोपट्टे अपने गिरेबानों पर डाल लें। नीज़ फरमाया, वला युबदीन ज़ीनतहुन्न इल्ला लिबउलतिहिन्न, और अपनी जीनत को अपने शोहरों के अलावा किसी और के सामने जाहिर न करें। जाहिरी जीनत की तफसीर में सलफ के दो कौल हैं। नंबर एक, हजरत अब्दुल्लाह इब्न मसूद रदियल्लाहु ताला अन्हु और इनके मुवाफिकीन का ख्याल है कि इससे मुराद सिर्फ जाहिरी कपड़े वगैरह हैं। नंबर दो, हज़रत अब्दुल्लाह इब्न अब्बास रदियल्लाहु ताला अन्हु और इनके मुवाफिकीन का ख्याल है कि इससे मुराद चेहरा और हाथ में मौजूद जाहिरी जीनतें हैं, जैसे सुरमा, अंगूठी वगैरह। इन दो मुख्तलिफ तफासीर की बिना पर गैर महरम औरत के चेहरे और हाथ को देखने के हवाले से फुकहा की राय भी मुख्तलिफ है। बाज़ फुकहा की राय है कि बगैर शहवत के देखना जायज़ है। इमाम अबू हनीफा, इमाम शाफी और एक कौल के मुताबिक इमाम अहमद रहिमहुमुल्लाह का भी यही मौकिफ है, जबकि दूसरे फुकहा मुतलक तौर पर नामहरम औरत की तरफ देखना नाजायज करार देते हैं। इमाम अहमद इब्न हंबल रहिमहुल्लाह का मशहूर मजहब यही है। वह फरमाते हैं कि औरत पूरी की पूरी सत्र है, हत्ता कि इसके नाखून भी छुपाने की चीज है, और इमाम मालिक भी इसी राय के कायल हैं। जाहिरी और बातनी जीनत। मामले की असल हकीकत कुछ इस तरह है कि अल्लाह तबारक व तआला ने औरतों को दो किस्म की जीनतों से नवाजा है, एक जाहिरी जीनत और दूसरी बातनी जीनत। महरम और शोहरों के अलावा आम आदमियों के सामने जाहिरी जीनत के इजहार की इजाज़त है, अलबत्ता बातनी जीनत सिर्फ शोहर और महरम रिश्तेदारों के सामने ही जाहिर की जा सकती है। आयत हिजाब नाजिल होने से पहले औरतों को बगैर चादर ओढ़े बाहर निकलने की इजाज़त थी और मर्द उनके चेहरे और हाथ देख सकते थे। उस वक्त औरत के लिए अपने चेहरे और हाथ खुले रखना जायज था, जिसके सबब मर्दों का उनको देखना भी जायज था। फिर जब अल्लाह ताला ने आयत हिजाब नाजिल फरमाई तो मुसलमान औरतें गैर महरम मर्दों से पर्दा करने लगीं। या ايها النبي قل لازواجك وبناتك ونساء المؤمنين يدنين عليهن من جلابيبهن, ए नबी, आप अपनी बीवियों, बेटियों और मुसलमानों की औरतों से कह दें कि अपनी चादरों से घूंघट निकाल लिया करें। यह वाकया उस वक्त का है जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत ज़ैनब बिन्त जहश रदियल्लाहु ताला अन्हा से निकाह किया था, तो उस वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम ने पर्दा लटका दिया और हजरत अनस इब्न मालिक रदियल्लाहु ताला अन्हु को देखने से मना फरमा दिया। ग़ज़वे खैबर के मौके पर जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत सफिया रदियल्लाहु ताला अन्हा को अपने लिए मुंतखब फरमाया तो सहाबे किराम आपस में बातें करने लगे कि अगर आपने इन्हें पर्दा कराया तो उम्महातुल मोमिनीन में से हैं, वरना लोंडी हैं। चुनांचे आप सल्लल्लाहु अलैहि वसल्लम ने उन्हें पर्दा करा दिया। अल्लाह ताला ये हुक्म सादिर फरमाने के बाद कि उम्महातुल मोमिनीन से जब भी कोई चीज तलब की जाए तो पर्दा के ओट से तलब की जाए, और आप सल्लल्लाहु अलैहि वसल्लम की बीवियां, बच्चियां और मुसलमानों की औरतें अपनी चादर का घूंघट लटका लिया करें। मुसलमान औरतों ने नकाब पहनना शुरू कर दिया। चादर के लिए यहाँ लफ्ज जिलबाब इस्तेमाल किया गया है। जिलबाब से मुराद वो कपड़ा है जो सर समेत पूरे बदन को ढक ले। हजरत अब्दुल्लाह इब्न मसूद रदियल्लाहु ताला अन्हु ने जिलबाब की तफसीर रिदा यानी चादर से की है, जिसे आम जुबान में इजार कहा जाता है। یعنی اتنی بڑی چادر جو سر اور باقی بدن کو ڈھک لے۔ گھونگھٹ لٹکانے کی تفسیر حضرت عبیدہ رحمہ اللہ نے یہ کی ہے کہ عورت اپنی چادر کو سر سے اس طرح لٹکائے کہ اس کی صرف آنکھیں ظاہر ہوں، نقاب بھی اس سے ملتی جلتی چیز ہے۔ حدیث میں ہے، ان المحرمۃ لا تنتقب ولا تلبس القفازین، حالت احرام میں عورت نہ نقاب پہنے اور نہ دستانہ ہی استعمال کرے، لہذا جب عورتوں کو جلباب یعنی لمبی چادر اوڑھنے کا حکم اس لیے تھا کہ وہ پہچانی نہ جا سکیں، سو یہ مقصد اس وقت تک حاصل نہیں ہو سکتا جب تک عورتیں چہرہ نہ چھپائیں یا نقاب نہ کریں۔ نتیجتاً یہ بات از خود عیاں ہو جاتی ہے کہ چہرہ اور ہاتھ کا تعلق اس باطنی زینت سے ہے جس کو نامحرم اجنبی حضرات سے چھپانے کا حکم ہے۔ لہذا نامحرم اجنبی مردوں کے لیے عورت کے صرف ظاہری کپڑوں کے دیکھنے کی حلت باقی رہ جاتی ہے۔ معلوم ہوا کہ عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ نے مسئلہ کی آخری کڑی کا ذکر کیا ہے، اور ابن عباس رضی اللہ تعالی عنہ نے مسئلہ کی ابتدائی مرحلے کا، عورت کا اپنے غلام سے پردہ۔ اسی بنیاد پر لفظ او نسائہن او ما ملکت ایمانہن، ایک مسلمان عورت دوسری مسلمان عورتوں اور اپنے زر خرید غلاموں کے سامنے بھی زینت کو ظاہر کر سکتی ہے سے یہ بات ثابت ہوتی ہے کہ عورت اپنے غلام کے سامنے اپنی باطنی زینت ظاہر کر سکتی ہے۔ اس بارے میں علماء کے دو قول ہیں۔ نمبر ایک، ما ملکت ایمانہن سے مراد لونڈیاں یا اہل کتاب لونڈیاں ہیں، سعید بن المسیب رحمہ اللہ کا یہی قول ہے، اور امام احمد ابن حنبل رحمہ اللہ وغیرہ نے بھی اسی کو راجح قرار دیا ہے۔ نمبر دو، اس سے مراد مرد غلام ہے، یہ عبداللہ ابن عباس رضی اللہ تعالی عنہ وغیرہ کا قول ہے، اور یہی امام شافعی رحمہ اللہ وغیرہ کا مذہب ہے۔ امام احمد رحمہ اللہ سے ایک دوسری روایت بھی یہی منقول ہے۔ اس تفسیر کا تقاضا ہے کہ غلام اپنی مالکہ کو دیکھ سکتا ہے۔ اس بارے میں متعدد حدیثیں بھی موجود ہیں جس سے اس بات کا جواز ملتا ہے کہ عورت کا غلام اپنی مالکہ کو دیکھ سکتا ہے، اور یہ اجازت صرف ضرورت کی پیش نظر ہے، کیونکہ عورت کو گواہ، مزدور اور شادی کا پیغام دینے والے سے کہیں زیادہ اپنے غلام سے ہم کلام ہونے کی ضرورت پڑتی ہے۔ لہذا جب ان اشخاص کا عورت کو بوقت ضرورت دیکھنا جائز ہے تو غلام کے لیے دیکھنا بدرجہ اولا جائز ہوگا، لیکن اس دلیل سے اس بات کا جواز کسی طور پر درست نہیں کہ غلام اپنی مالکہ کا محرم بھی بن سکتا ہے جس کے ساتھ وہ سفر وغیرہ کر سکتی ہے۔ جس طرح بوڑھے اجنبی مرد سے پردہ تو ضروری نہیں، لیکن وہ عورت کے لیے محرم کی حیثیت بھی نہیں رکھتے کہ ان کے ساتھ سفر بھی جائز ہو۔ لہذا یہ بات کسی طرح درست نہیں کہ جس کے لیے عورت کو دیکھنا جائز ہو اس کے ساتھ سفر اور اس سے خلوت و تنہائی بھی جائز ہے، بلکہ عورت کا غلام صرف بوقت ضرورت اپنی مالکہ کو دیکھ سکتا ہے، البتہ نہ تو اس کے ساتھ سفر کر سکتا ہے اور نہ خلوت و تنہائی میں اس سے مل ہی سکتا ہے، کیونکہ غلام کو نبی کریم صلی اللہ علیہ وسلم کے درج ذیل فرمان کے تحت محرم شمار نہیں کیا جا سکتا۔ لا تصافر المرأة الا مع زوج او ذی محرم، کوئی عورت بغیر محرم یا شوہر کے سفر نہ کرے۔ غلام اگر آزاد ہو جائے تو اس کی مالکہ اس سے نکاح کر سکتی ہے، جس طرح کہ بہن کا شوہر ایک بہن کو طلاق دے دے تو دوسری بہن سے نکاح کر سکتا ہے، اور محرم تو وہ ہوتا ہے جس پر وہ عورت ہمیشہ ہمیشہ کے لیے حرام ہو۔ اس لیے حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ کا فرمان ہے کہ عورت کا اپنے غلام کے ساتھ سفر کرنا ہلاکت ہے۔ آیت مذکورہ میں اظہار زینت کی اجازت صرف محرم رشتہ داروں اور بعض غیر محرم دونوں کے لیے ہے، لیکن حدیث میں سفر کی اجازت صرف محرم رشتہ داروں اور شوہر کے ساتھ خاص ہے۔ باری تعالی کا ارشاد ہے، نسائہن او ما ملکت ایمانہن، یعنی عورت اپنی عورتوں یا غلاموں کے سامنے اپنی زینت کا اظہار کر سکتی ہے۔ نیز فرمایا، غیر اولی العربہ، یعنی مسلمان عورتیں اپنی زینت جنسی خواہش نہ رکھنے والے مردوں کے سامنے بھی ظاہر کر سکتی ہیں، لیکن اپنے غلام مسلمان عورتوں اور جنسی خواہش نہ رکھنے والے مردوں کے ہمراہ سفر نہیں کر سکتیں۔